हेलो अनि नमस्ते भन्दै आइपुगे साथी, तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बिल्कुलै नयाँ 843 भाग लिएर म तपाईँकै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता, अर्की प्यारी साथी मिराको साथमा। है साथी, आज हामी दुवैजना चिटिक्क परेर कार्यक्रममा आएका छौँ अनि मेरो तर्फबाट पनि तपाईँलाई धेरै धेरै धेरै स्वागत छ है साथी कार्यक्रममा। पक्कै पनि साथी, तपाईँलाई थाहा छ आज हामी दुवैजना एकदमै मख परेका छौँ, दङ्ग परेका छौँ कि। र त्यो मख दङ्ग पर्नुको कारण भने तपाईँ, यानि कि हाम्रो प्यारो प्यारो साथी नै हुनुहुन्छ है। हो नि साथी, तपाईँले दिने खुसीले नै आज हामी एकदमै दङ्ग परेका हौँ। र त्यो खुसी के हो भनेर जानकारी दिनको लागि सुनाउने होइन त सविता साथीलाई? सुनाउने नि मिरा, किन नसुनाउनु? बरु म नै सुरु गर्छु है त। ल ल, भइहाल्छ नि सविता। साथी, तपाईँले दिनुभएको खुसी के हो भने नि, आज मिरा र म कार्यक्रममा तपाईँसँग कुरा गर्न आउनुभन्दा पहिले तपाईँले नै पठाउनु भएको प्रतिक्रियाहरू हेर्दै थियौँ। कतै कार्यक्रमलाई अझै राम्रो बनाउनको लागि साथीले सुझाव पो दिनुभएको छ कि भनेर खोज्दै थियौँ। अनि त तपाईँको मायाले भरिएका अनि कार्यक्रमले तपाईँको जीवनमा पारेको सकारात्मक प्रभाव देखेर हामी त मख परेका छौँ कि साथी। अनि हाम्रो यो खुसी अरू साथीलाई पनि त सुनाउनु पर्यो नि भनेर पोको पारेर ल्याएका छौँ। हो नि सविता, बरु अब साथीको मायाले भरिएको मेसेजहरू नै पढौ न, साथीलाई के होला भनेर जान्न मन पनि लागिसक्यो होला। भइहाल्छ नि मिरा, ल त म पढेर सुनाइहाल्छु है त। हामीलाई मेसेज गर्ने पहिलो साथी हुनुहुन्छ इलामको साथी निशा घिमिरे, र उहाँ लेख्नुहुन्छ, मलाई यो कार्यक्रम निकै मनपर्छ र मैले यो कार्यक्रम निकै पहिलेदेखि नै सुन्दै आएको छु। म एक दृष्टिविहीन हुँ, यो कार्यक्रमले अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने नाटकहरू प्रसारण गरिरहेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो इलामको साथी निशा घिमिरेलाई धेरै धेरै धन्यवाद, अझै पनि कार्यक्रम सुनेर हामीलाई प्रतिक्रिया दिँदै गर्नु होला है साथी। र काठमाडौँको साथीले पनि हामीलाई मेसेज पठाउनु भएको छ, र उहाँको मेसेज चाहिँ यस्तो रहेको छ, पछिल्लो कार्यक्रम मैले लागु औषधको बारेमा सुनेको थिएँ र असाध्यै मन पर्यो, यस्तो कार्यक्रम सञ्चालन गर्नु भएकोमा धेरै धेरै धन्यवाद। हुन त अहिले प्राय युवाहरू लागु औषधमा फस्ने क्रम वृद्धि छ, र तपाईँहरूले गर्ने कार्यक्रमको मद्दतले यस्ता युवाको जागरण गर्न मद्दत पुगेको छ र अबका दिनमा पनि पुग्नेछ भन्ने अपेक्षा गरेको छु भनेर चाहिँ लेख्नु भएको छ। काठमाडौँको साथी सागर नेउपानेलाई धेरै धेरै धन्यवाद। त्यस्तै अर्को साथी हुनुहुन्छ बझाङबाट कमल बोहरा, र साथी कमल लेख्नुहुन्छ, मैले यो कार्यक्रम 2064 सालदेखि सुन्न थालेको हो, यो कार्यक्रमले मेरो जीवनमा साह्रै प्रभाव पारेको छ। हाल चाहिँ म अहिले कक्षा 10 पढ्छु, तर जब म कक्षा 7 पढ्थे तब म साथीको सङ्गतले नराम्ररी कुलतमा फसेको थिएँ, जसको कारणले गर्दा मेरो पढाइ पनि नराम्ररी बिग्रियो र मैले बीचमा पढाइ पनि छोड्नु पर्यो। मैले यो कार्यक्रम सुने पश्चात मलाई कुलत त्याग्न धेरै मद्दत पुग्यो र मैले मेरो बानीमा धेरै सुधार ल्याएँ। मैले अहिले जिल्ला स्तरीय परीक्षाको जाँचमा पनि प्रथम भएको थिएँ। साथीसँग मनका कुरा टिमलाई धेरै धेरै धन्यवाद मेरो जीवन परिवर्तनको लागि यति धेरै सहयोग गर्नुभएकोमा। सविता, कस्तो राम्रो कुरा भन्नुभएको है हाम्रो साथी कमलले। र अर्को साथी या भनौ आजको अन्तिम साथी हुनुहुन्छ ओखलढुङ्गाबाट लक्ष्मी तिमिल्सिना, र उहाँको विचार यस्तो छ, म यो कार्यक्रम नियमित सुन्छु र मलाई यो कार्यक्रम निकै नै मनपर्छ। अहिलेका किशोर किशोरी र युवामा हुने परिवर्तनको बारेमा कुरा गर्नाले त्यस्ता साथीलाई निकै नै मद्दत गरेको छ। सबै साथीलाई धेरै धेरै धन्यवाद। तर साथी, राम्रो राम्रो कुराहरू मात्रै भन्दा पनि हामीले सुधार्नु पर्ने कुराहरू के कस्ता छन्, के गर्यो भने कार्यक्रमलाई अझै राम्रो बनाउन सकिन्छ, युवा तथा किशोर किशोरको मुद्दालाई अझै राम्रोसँग उठाउन सकिन्छ भन्ने बारेमा पनि सल्लाह सुझाव दिनुहोला भन्दै सुन्ने होइन त मिरा आजको सागरको कथा। सुन्ने नि सविता, किन नसुन्ने, मैले मात्र होइन तिमी म अनि हाम्रो प्यारो प्यारो साथी सँगै मिलेर सुन्ने हो। ल त अब फटाफट सुनौ है त आजको सागरको कथा। आज पनि मातेर आए जस्तो छ। ए बिना, बिना? होइन सुन्दरस बोलाएको, आज पनि रक्सी धोकेर आउनु भयो होइन सागर, जति भने पनि नलाग्ने है तपाईँलाई। नरिसाउ न मेरी प्यारी बुढी, आज थोरै मात्र खाएको छु के, यति यति खाएको छु। खै जोड न मेरो हात। कति रिसाउँछस्, नरिसा न, अब थोरै खाँदा पनि रिसाउनु पर्छ त। हो, थोरै मात्र खाएको मान्छे, थोरै खाएको मान्छेको ताल यस्तै हुन्छ होइन, एक दिन होइन दुई दिन होइन सधैँको यस्तै के। छोरी लिएर माइत जान्छु अनि आनन्दै हुन्छ। छोरी? साँच्चै छोरी है? छोरी, मेरो प्यारी छोरी प्रनिसा। होइन, सुतेकी छोरीलाई उठाएर चाहिँ के गर्न आँटेको हो फेरि, बल्ल बल्ल सुताएको छु। मलाई छोरीसँग कुरा गर्न मन लागेको छ के, छोरीलाई हेर्न मन छ, हेर त तिम्रो बाबा आएको छ। होइन, एकचोटि भनेपछि सुन्नुहुन्न कि के हो सागर? छोरी सुतिसक्यो भनेको, सुतेकी छोरीलाई उठाएर तमासा देखाउने होइन कि यहाँ? नगरान बिना त आफ्नो छोरीसँग कुरा गर्छु भन्दा पनि कुरा गर्न दिन्न यार। तपाईँलाई कति भन्नु छोरीलाई बल्ल बल्ल सुताएँ भनेर, बाबासँग सुत्छु भनेर कति हैरान गरेकी थिएँ। तर बाउको ताल पनि यस्तो छ, मध्य रातमा मातेर आयो, खाए खाएनन् केही मतलब छैन होइन तपाईँलाई? अब साथीभाइसँग भेट हुन्छ, यसो अलिअलि खाम भन्यो खायो, कति कराउँछ झन् त पनि। नगराएर के गर्नु त, पूजा गर्नु तपाईँको? नगराएकै खाना दे, खाना खै, खाना दे न। छैन खाना साना, बनाएको छैन। खाना बनाएको छैन रे, नगरेकन खाना पस्कि। रक्सी धोकेर पुगेन, भात किन खानु पर्यो? फेरि खाना बनाउनलाई त तरकारी र तेल लिन गएको मान्छे टाइममा आउनु पर्यो नि घर, यत्तिकै पाक्छ खाना? छोरीले के खाए त? के खान्छे, भोकै सुती, बिहानको दुध थियो त्यही खाना दिए नि। होइन के भएको न त, घरमा जे छ त्यही पकाउन सकिनस्? मलाई कुर्नु पर्छ जे कुरा पनि, म साथीभाइले खाएर जा भन्दा होइन घरै खान्छु भनेर आएँ, घर आउँदै यस्तो छ के, अब म भोकै सुत्नु? म भोकै सुत कि जेसुकै गर, गएमा सुत्न, कराउने होइन गाउँभरि सुन्ने गरी। के रे भोकै सुते सुत रे, तेरो त म बुढालाई जे मन लाग्छ त्यही पो भन्नु रहेछ यसलाई त, ला ला ए यही खोजेको होइन तैँले, अहिले दुःख ला ए खाएँ मैले, खाएँ त मैले खाएँ, कसैलाई टाउको किन दुख्ने हो? यस्तो टाउको भारी भएको, उठाउने पो गाह्रो भएको छ, किन यति साह्रो दुखेको होला? घाममा त हिँडेको थिइनँ, के भएर दुख्या होला? अति नै गाह्रो पो भयो, हिजो बढी नै भयो कि क्या हो ह्यात, फेरि के गर्ने होला, फुट्ला जस्तो भइसक्यो दुखेर। आइया उफ, कस्तो गाह्रो भयो, आइया आइया। ओहो बिना बिना, किन के भयो? मलाई किन हो, एकदमै टाउको दुख्यो, मलाई कागती पानी बनाएर ल्याइदेऊ न, अलिकति कम हुन्छ कि? किन खानु पर्यो कागती पानी, फेरि गएर रक्सी धोके भइहाल्छ नि। मान्छे यहाँ टाउको दुखेर मर्न लागेको छ, तँलाई चाहिँ त्यही कुरा गर्नुपर्छ है जति बेला पनि। के मसँग रिसाउनुहुन्छ, मैले गर्दा दुखेको हो र, आफ्नै काम त हो नि। हा धेरै नगरा, कागती पानी दे मलाई। कस्तो दुखेको या, अहिले टाउको दुखेपछि चाहिँ म चाहिएको छ, रातभरि रक्सी धोकेर बस्दा त हामी चाहिएको थिएन त, नुन तेल किन्न हिँडेको मान्छे, कुर्दा कुर्दा हामी भोक्कै सुत्नु पर्दा चाहिँ तपाईँलाई केही भएन है? तपाईँलाई घरको त वास्ता भएन भएन, तर हाम्रो पनि वास्ता भएन है? होइन के भएको के तपाईँलाई सागर, पहिले त यस्तो हुनु नथ्यो तपाईँ। केही भएको छैन, अब कहिले काहीँ त अलिअलि हुन्छ नि त, नगरा न बिना, कति कराउँछस् त, आफ्नो टाउको फुट्न लागेको छ, अनि छोरी खोइ त। नानी ए नानी, नानी स्कुल गइसकी, अघि बाबाले स्कुल पुर्याइदिनुहुन्छ, बाबासँग जाने भनेर जिद्दी गर्दै थिए, हिजो पनि बाबाईसँग सुत्छु भनेर झगडा गरेको गरेँ थिए, तर बाउको ताल यस्तो छ, जहिले मध्यरात घर आएको छ त्यो पनि मातेर। तपाईँलाई थाहा छ छोरी सुत्ने बेलामा जहिले बाबालाई खोज्छे, छोरीसँग नभेटेको कति भयो याद छ? त्यो त त्यो छोरीलाई कस्तो लाग्ला, आफ्नो बाबा जहिले मातेर आएर घरमा झगडा गर्छ, हल्ला गर्दै हिँड्छ भन्दा, तपाईँले कहिले सोच्नु भएको छ कहिले कसको बाबाले यस्तो गर्नुभयो भन्छे, घुमाउन लग्नुभयो भन्छे, यो किनिदिनु भयो त्यो किनिदिनु भयो भनेर सुनाउँछ, तर एउटै घरमा बसेर पनि आफ्नै बाउको अनुहार नदेखेको कति भइसक्यो उसले। अबदेखि हेर्नु सागर, मैले भनेको त केही मान्नु भएन भएन, कमसेकम छोरीको लागि भए पनि त रक्सी खाना छोडिदिनु, तपाईँलाई थाहा छ संसारमा सबैभन्दा राम्रो बाबा मेरो हो भन्छे ऊ, तर तपाईँको यो बानी थाहा पायो भने के भन्छे होला उसले? त्यो त्यो त म खाँदिनँ, अब प्रमिस खाँदिनँ के, यसरी त कसरी चल्छ र सागर, गाउँ समाजले पनि के भन्छन् भन्नु त, ओल्लो पल्लो घरकाले पनि थाहा पाउँछन्, अब पहिले हाम्रो घर कस्तो थियो, छोरी कति खुसी हुन्थे बाबा भन्दा, तर अहिले हुन्छ बिना म अबदेखि खाँदै खाँदिनँ के, बरु कोही साथीभाइ भेट्दिनँ भयो है, अफिस सकिने बित्तिकै घर आउँछु। यस्तो भन्न थालेको त धेरै भइसक्यो, मेरो लागि नभए पनि छोरीको लागि त नखानु न। तेरी विश्वास गर न के बिना, अबदेखि खाँदिनँ के, बरु बरु जाउँ, थोरै कागती पानी ल्याइदेऊ न, एकदमै गाह्रो भइरहेछ क्या मलाई। ल हुन्छ। साँच्चै नै मैले त अति नै खान थालेँ अचेल, मेरै कारणले गर्दा छोरी र बिनालाई कति गाह्रो भएको छ। कलर र कपी ल्याइदिने भनेको अस्तिदेखि नै हो, तर जहिले म राति राति घर आउँछु म आउँदा छोरी निदाइसक्छ, कति दिन भइसक्यो छोरीसँग भेट नभएको। साँच्चै अबदेखि म खाँदै खान्न, साँझ अफिस छुट्टी हुने बित्तिकै घर आउँछु, छोरीसँगै बस्छु, होमवर्क गर्न सिकाउँछु। हो म छोरीले सोचे जस्तो राम्रो बाबा बनेर देखाउँछु, बरु अहिले उठेर फ्रेस भएर अफिस जान्छु। अनि जसले जे भने पनि कसैको कुरा नसुनिकन सरासर घर आउँछु। ए कता ए सागर, घर यता हेर्दैन यता हो र ए कस्तो, म पनि बाटै बिर्सेछु। खानु त मैले भन्दा थोरै खाएको थिइस् त, तर तेरो खुट्टा भुइँमा छैन भने के हो खै, के हो तिमीहरूले नै हो मलाई यति धेरै रसी खाने गराएको, म पहिला कहाँ त्यस्तो थिएँ र, पहिला त्यस्तो कहाँ हुनु त है, थिइनँ नि है, थिएन। ल सायर मेरो घर चाहिँ आयो, खुसुक्क भित्र बस्नु पर्छ क्या, ल तनी जा, ल ल ल ल है ओके बाई बाई डोन्ट वेरी, फेरि उता उता पल्लो घर तेरो आफ्नो घर पनि बिर्सेर फेरि पिउदिन भन्दा भन्दै हिलायो साथीले, म छु भनी भरोसा दिलायो साथीले, कस्तो ठोक्यो अया, ओहो यो ढुङ्गा मेरै खुट्टा आएर ठोकिनु पर्ने होइन, कति भयो बिहान चाँडै घर आउँछु भनेको थिएँ बुढीलाई, छोरीसँगै खाना खान्छु होमवर्क सिकाउँछु भनेको थिएँ, तर त्यो प्रदीपे भेट भएर त यो रक्सी पनि नखाउँ भने पनि देख्ने बित्तिकै हर हरि बाख्ना र खाउँ खाउँ लाग्छ। उफ के गर्ने बिचारी मेरो प्राण प्यारी छोरी, सधैँ मलाई कुर्दा कुर्दै निदाउँछ बिचारी, त्यसलाई पनि त रहर होला, अरू साथी जस्तै आफ्नो बाबासँग बस्ने, सँगै खाने घुम्न जाने, तर म भने यस्तो छु, म त कामै नलाग्ने बाबा भएछु, होइन अब त कसम खान्न म यो झोल, घरै बस्छु, आजै गएर छोरी र बुढीसँग माफ माग्छु, अनि कतै जान्न, बुढी त पक्कै रिसाइस, त्यसलाई मायाले फकाउँछु, तिमी त मेरो प्राण हो, मेरो प्राण प्यारी हो, मुटुको टुक्रा हो भनेर हो त्यसै गर्छु। होइन ढोका बन्द पो छ, सुतै छ नि क्या हो, बिस्तारै बोलाउनु पर्यो, फेरि छोरी निदाकी रहेछ भने होइन होइन सुतेका छैनन्, गुनगुन गरेका छन् जस्तो छ आमा छोरी, के भन्दैछन्, ऊ छोरी पो बोलिरहेछ त्यहाँ, मेरो प्यारी छोरी, एकछिन त सुन्नै पर्यो। मम्मी हजुरको टाउकोमा कसरी घाउ भयो, बाबाले कुट्नु भएको हो? होइन छोरी प्रनिसा, तिम्रो बाबाले कहाँ मलाई कुट्नुहुन्छ र, उहाँले त मलाई र तिमीलाई कति माया गर्नुहुन्छ। अनि कसरी टाउकोमा घाउ भयो त, भित्तामा टाउको ठोकिएर घाउ भएको के नानु। ए अनि मामु हाम्रो बाबा त कति राम्रो हुनुहुन्छ है। अनि मामु बाबाले हिजो किन भन्नु भएन मलाई चित्र बनाउने कापी ल्याइदिनु भनेर, आज त म आफै भन्छु, बाबा नआउनुजेलसम्म म निदाउँदै निदाउँदिन। भनेको छु नि छोरी, आज ल्याइदिनु हुन्छ के। आहो मेरी छोरीले मलाई नै सोध्दै रहेछ, हेर म कस्तो बाबु है, छोरीको लागि यति कापी र कलर पनि किनिदिन सकिनँ। छोरी निधाएपछि जान्छु, यहीँ बसेर सुन्नु पर्यो आमा छोरीका कुरा। मामु, कपी र कलर नल्याए पनि हाम्रो बाबा त कस्तो राम्रो है। त्यो सुस्मिताको बाबा त कस्तो नराम्रो हुनुहुन्छ रे। छोरीले के भन्दैछ? थाहा छ मामु, सुस्मिताको बाबाले त रक्सी खाएर सुस्मिताको मामुलाई कुट्नुहुन्छ रे। सुस्मितालाई पनि माया नै गर्नुहुन्न रे। जहिले पनि राति राति घर आउनुहुन्छ रे। मलाई सुस्मिताले भनेको नि मामु, मामु हाम्रो बाबा राति घर आएर पनि त्यस्तो गर्नुहुन्न नि है मामु। हो छोरी, तिम्रो बाबा त त्यस्तो गर्नुहुन्न, तिमीलाई माया गर्नुहुन्छ। अनि मामु, हाम्रो बाबाले त्यो सुस्मिताको बाबा जस्तो रक्सी खानुहुन्छ कि हुँदैन? अह, यति प्यारी छोरीको बाबाले पनि रक्सी खानुहुन्छ त? आहा, कति राम्रो, हामीलाई त बाबाले माया मात्र गर्नुहुन्छ है। ओहो, मलाई छोरीले यस्तो सोच्ने रहेछ, म भने। त्यसो भए मामु, मेरो बाबा त हिरो बाबा है, सबैको भन्दा राम्रो बाबा हो है। अहिले बाबा आएपछि भनिदिनु है मामु, प्रनिसाको बाबा हिरो हो भनेर। हुन्छ हुन्छ, म बाबा आउने बित्तिकै भनिदिन्छु है। अनि मामु, हाम्रो बाबा जहिले ढिलो आउनुहुन्छ किन? बाबाले धेरै काम गर्नुहुन्छ नि त नानु, धेरै मान्छेहरूलाई भेट्नुपर्छ, त्यही भएर हो नि। ए, अनि मामु, म नुनु गरेको बेला हिजो झगडा गर्ने को हो? कति झगडा गरिरहेको थिएँ। ओहो, छोरले थाहा पाइ क्या? ए, हो नानु, मैले पनि सुनेको थिएँ नि, पल्लो घरमा झगडा गरेको क्या। सुस्मिताको बाबा होला है मामु, रक्सी खाएर झगडा गरेको होला नि। अब ल, अब नानी र नानीको मामु नुनु गर्ने है। तर मामु, बाबा नि? बाबा बाबा आउँदै गर्नुहुन्छ नि नानु। ल ल, नुनु गरौँ अब। ल लैन, ल नुनु गरौँ। मैले यस्तो रात दिन रक्सी खाएर झगडा गर्दा पनि बिनाले एकपटक छोरीलाई म यस्तो छु भनेर थाहा दिएकी रहेन रहेछ। म यस्तो नराम्रो मान्छेलाई पनि छोरीले बिनाकै कारण मलाई राम्रो बाबा भन्छ, हिरो बाबा भन्छ, तर सुस्मिताको बाबालाई नराम्रो भन्छ। सुस्मिताको बाबा र म नै त सँगै बसेर रक्सी खान्छौँ, तर पनि छोरीले मलाई हेर्ने नजर कति राम्रो छ। छोरी, म तिमीले सोचेको जस्तै बाबा भएर देखाउँछु, तिमीले मलाई माया गरे जस्तै म पनि तिमीलाई माया गर्छु। अब तिम्रो बाबा साँच्चै नै तिमीले सोचेको जस्तै हुन्छ छोरी, प्रमिस छोरी। मलाई आज आफूदेखि नै लाज लागिरहेको छ, म आज पनि रक्सी खाएर आएको छु, कसरी मुख देखाऊ छोरी तिमीलाई, कसरी? छोरी, मेरी छोरी, छोरी। बाबा, यो यसरी लेख्ने हो? खै खै देखाउ त। हो नि, त्यसरी नै लेख्ने हो। आहा, मेरो होमवर्क त सक्यो, अब मामु आएपछि सबै होमवर्क देखाउँछु। हुन्छ, तर तिम्रो मामु खै त छोरी? मामु त सामान किन्न जानु भएको छ। ओहो, मैले त भुसुक्कै बिर्सेछु। साँच्ची बाबा, मलाई कलर र चित्र बनाउने कापी ल्याइदिनु भयो? छैन, आज शनिबार हो नि त, बाबा र छोरी गएर किन्ने है। हस्, आज घुम्न नि जाने है बाबा। हुन्छ हुन्छ, छोरीले जे जे भन्छ बाबाले आज त्यतै गर्ने आज। ल, साँच्चै हो बाबा? हो नि, कति खुसी भएकी छ छोरी मसँग बस्न पाएर। बिनाले कसरी बुझायो होला यत्तिका धेरै मलाई खोज्ने छोरीलाई। बाबा सुन्नु न बाबा। छोरी भन न। अनि घुम्न जाँदा मलाई चकलेट पनि किनिदिनु है। हुन्छ, छोरीलाई के चाहिन्छ त्यही त्यही किन्ने है त। हस्, अनि बाबा, मैले चित्र बनाएको छु नि तपाईँको, मामुको र मेरो, मामु आउने बित्तिकै देखाउँछु है। हुन्छ हुन्छ। मामु पनि आइहाल्नु भयो। छोरी, होमवर्क सक्यौ? सके मामु सबै बाबाले सिकाइदिनु भएको नि मलाई मामु मैले बाबाको मुख हेर्ने दिनको लागि चित्र बनाएको थिएँ नि हजुरको बाबाको मेरो हो त्यो लिएर आउँछु है हुन्छ हुन्छ बिना मैले तिमीसँग प्रमिस गरेको थिएँ नि कि म आफूलाई सुधार्छु भनेर तर हिजो पनि तपाईँ हो हिजो पनि म खाएर आएको थिएँ अफिस सकिने बित्तिकै म घर आउँदै थिएँ तर सधैँ सँगै बसेर खानेहरूले आउनै दिएनन् तर मैले उनीहरूसँग बसे पनि थोरै खाएँ खाना त खानुभयो नि अहिले आएर ठिक पार्नु पर्दैन ठिक पारेको होइन बिना मलाई विश्वास गर म हिजो राति आउँदा तिमीहरू कुरा गर्दै थियो जब मैले छोरीका कुरा सुने मलाई एकदमै नराम्रो फिल भयो मैले आफूलाई मरेतुल्य ठाने भित्र आउन पनि सकिनँ राति बाहिरै बसेँ बिहान तिमीले थाहा नपाउने गरी भित्र गएँ मैले आफैले आफैलाई च्यालेन्ज गरेको छु बिना म आइन्दा मुखमा पनि हाल्दिनँ रक्सी यसमा मलाई तिमीले साथ दिनुपर्छ बाबा मामु हेर्नु मेरो सुपर ड्याड र मेरो सुपर मामु आहा कति राम्रो मेरी छोरीले कति राम्रो चित्र बनाएछ आखिर छोरी कसकी हँ तिम्रो र मेरो होइन त बिना हेर कति राम्रो चित्र बनाए कि ल ल छोरी यो चित्र लगाएर राख अनि एकछिन खेल है तिम्रो मामु र म खाना बनाउँछौँ अनि खाना खाएर घुम्न जानुपर्छ है हुन्छ बाबा मामु म खेल्न गए ल हुन्छ हुन्छ नानु ल ल बिस्तारै खेल है थ्याङ्क यू बिना यो सबै तिमीले गर्दा भएको अब छोरीले सोच्ने हिरो बाबा बनेर देखाउने पालो आएको छ मेरो अनि बिना तिम्रो मन पनि अवश्य जित्नेछु हिँड जाउँ भान्सामा ल हिँड के गर्नु भएको छोड्नु न के भयो त छोरी खेल्न गइसकिहाली मिरा जोस गल्तीको रियलाइज गर्नु यानि कि महसुस गर्नु र त्यसलाई नदोहोऱ्याउनु ठुलो कुरा हो नि जुन कुरा आजको सागरको कथाबाट मजाले बुझ्न सकिन्छ नि होइन र हो नि सविता सागरले आफ्नो नराम्रो बानीको कारण आफूलाई मात्र होइन आफ्नो परिवारमा छोरी श्रीमतीलाई पनि गाह्रो भएको छ भन्ने कुरा बुझेर आफ्नो नराम्रो बानी सुधार्नको लागि आफूले आफैसँग च्यालेन्ज गर्यो जुन कुरा एकदमै राम्रो हो नि होइन त साथी हो नि मिरा फेरि अब हेर न घरको सबैभन्दा ठुलो मान्छेले नै त्यसरी हरेक दिन जाँड रक्सी सेवन गर्ने घरमा झैझगडा गर्ने गर्दा घरमा अशान्ति त हुन्छ नै त्यसले साना साना बालबालिकामाथि पनि नकारात्मक असर पार्छ नि हो किन भन्नुहोस् त साथी पक्कै पनि फेरि यो कुरा त आजको कथाले पनि प्रष्ट रूपमा देखाएको छ सागर हरेक दिन जाँड रक्सी खाने गर्थ्यो समयमा घर नआउने श्रीमतीलाई कुटपिट गर्ने झगडा गर्ने छोरीको लागि समय नै नदिने गर्थ्यो जसले गर्दा उनीहरूको घरको वातावरण नै एकदमै नराम्रो भइसकेको थियो नि होइन त सविता हो नि फेरि बिनाले जति प्रयास गर्दा पनि सागरले आफ्नो बानी सुधार्नै सकेको थिएन कहिले साथीभाइ भेट भयो भनेर टार्थ्यो त कहिले के भनेर तर आफ्नो कारणले छोरी श्रीमतीमा परेको नकारात्मक असरको बारेमा कहिले ख्याल गर्दैनथ्यो तर पछि उसले आफू खराब भए तापनि समय नदिए तापनि आफ्नो बाबा सबैभन्दा राम्रो भएको सुपर हिरो भएको र आफूले बाबाको एकदमै माया लाग्ने कुरा छोरीले गरेको सुनेपछि उसले बल्ल आफ्नो गल्तीको रियलाइज अर्थात् आफ्नो गल्तीको महसुस गर्यो र आफूलाई सुधार्ने प्रण गर्यो प्रण गर्ने मात्रै नभएर साँच्चै नै छोरीले सोचेको जस्तै सुपर ड्याड बन्छु भन्ने सोच्यो र छोरीसँग समय पनि बिताउन थाल्यो जुन काम चाहिँ उसले एकदमै राम्रो गरे जस्तो लाग्छ है मलाई पक्कै पनि फेरि हेर न मिरा बालबालिकाले आफ्नो आमा बुवा दाई दिदीहरूलाई रोल मोडल आइडल भन्नाले नै साथी प्रेरणाको स्रोत भन्ठान्छन् त्यसैले अभिभावकले पनि आफूलाई त्यही अनुरूप लैजानुपर्छ जस्तो चाहिँ लाग्छ है मलाई तर फेरि नि साथी आजको कथामा जस्तो समस्या या भनौँ जाड रक्सी सेवनकै कारण परिवारमा झगडा हुने परिवारको लागि समय नदिँदा बालबालिकामा नराम्रो असर पर्ने गरेको धेरै छ नि हो कि होइन भन्नुहोस् त छ नि मिरा आजको कथा त एउटा प्रतिनिधि घटना मात्रै हो जस्तो लाग्छ मलाई किनकि यस्तो किसिमको समस्या हामीलाई धेरै साथीले पठाउनु भएको हुन्छ अब हेर न केही समय पहिले कैलालीको एकजना साथीले भन्नुभएको थियो नि कि बुवामा रक्सी खाएर रात दिन झगडा गर्दा मैले राम्रोसँग पढ्न सक्दिनँ मेरो पढाइ एकदमै कमजोर हुँदै गइरहेको छ भनेर त्यस्तै मैले अर्को साथीले पठाउनु भएको समस्या पनि भेटेको थिएँ कि सविता त्यो चाहिँ तेह्रथुमको साथीले पठाउनु भएको थियो र उहाँको समस्या पनि कैलालीको साथीको जस्तै थियो कि उहाँको बुवाले अलिअलि कमाएको पैसा पनि झाड रक्सी खाएर सक्काउने अनि घरमा आएर आमालाई हाम्रो साथीलाई पिट्ने गर्दा हाम्रो साथीलाई आफ्नो जीवन देखेर नै निराश लाग्ने गरेको कुरा उहाँले भन्नुभएको थियो अब हेर न मिरा अब यही कुराबाट नै प्रश्न हुन्छ कि परिवारका सदस्य आमा अथवा बुवा जो भए पनि त्यसरी मद्यपान तथा धुम्रपान गर्दा उनीहरूको व्यवहारले गर्दा किशोर किशोरी अनि बाल बालिकालाई कति कुरामा असर पर्छ भनेर एकदमै हो अब हेर न सविता, घरमा हुने त्यस्तो किसिमको झगडाले किशोर किशोरी साथी र साना साना भाइ बहिनीले राम्रोसँग पढ्न सक्दैनन्। आमा बुबाले हाम्रो कुरा सुन्दैनन्, हामीलाई चाहिएको कुरा दिँदैनन्, समय दिँदैनन् भनेर एकदमै नराम्रो महसुस गर्छन् र गलत काम गर्न पनि त सक्छन् नि, हो कि होइन भन त ल? हो नि, त्यति मात्र नभएर नि साथी, बाल बालिका र किशोर किशोरी साथीमाथि मानसिक रूपमा असर पनि त पर्न सक्छ। उनीहरू टोलाएर बस्ने, कसैसँग बोल्न मन नगर्ने, आफ्नै आमा बुवा भए तापनि उनीहरूलाई वा भनौ उनीहरूले भनेको कुरामा विश्वास नगर्ने गर्न सक्छन् नि, हो किन भन त? हो नि, अझ कति साथी त आमा बुबाले खाँदा चाहिँ हुने, हामीले किन खान नहुने भन्ने जस्तो नकारात्मक कुरा सोचेर आफूले पनि आमा बुबा या अरू ठुलो मान्छेको नकल गर्ने पनि गर्नुहुन्छ, जसले गर्दा नराम्रो हुने, नकारात्मक असर पर्ने भनेको त आफूलाई नै हो नि, होइन र साथी? हो नि मिरा, तर साथी, जति बेला आफूले राम्रो ठानेको मान्छे या भनौ परिवारको ठुलो सदस्य कसैले त्यसरी धुम्रपान मद्यपान गर्ने गर्छ भने बालबालिका या किशोर किशोरीले पनि यो कुरा त राम्रो रहेछ भनेर नक्कल गर्ने र बिस्तारै बानिक रूपमा विकास गर्ने गर्छन्। तर यो त एकदमै नराम्रो कुरा हो नि, हो किन भन त मिरा? पक्कै पनि हो नि सविता, त्यसैले नि साथी मलाई त के लाग्छ भने परिवारका सदस्य आमा बुबा दाई दिदीहरूले पनि आफूले मद्यपान या धुम्रपान गर्ने गरेको छ भने आफ्नो व्यवहारले कतै अरूलाई या भनौ भाइ बहिनी छोरा छोरीलाई नराम्रो असर त परेको छैन भनेर चाहिँ समालोचनात्मक रूपमा सोच्नु पर्छ होला र आफ्नो व्यवहार सुधार्ने प्रयास गर्नुपर्छ जस्तो लाग्छ। पक्कै पनि हो नि, तिमीले एकदमै राम्रो कुरा गर्यौ है। र अर्को कुरा नि मिरा, हाम्रो साथी आफैले पनि अरूले खाए भन्दैमा उहाँहरू त मेरो अभिभावक हो, उहाँहरूले खाने गरेको कुरा मैले पनि खाँदा केही हुँदैन भनेर खाने काम चाहिँ नगर्नु होला नै भन्छु है, किनकि त्यसले तपाईँ स्वयं तपाईँको स्वास्थ्य तपाईँको पढाइलाई कतिको असर गर्छ भन्ने बारेमा पनि राम्रोसँग सोच विचार चाहिँ तपाईँ आफैले नै गर्नुपर्छ जस्तो लाग्छ है मलाई। पक्कै पनि सविता, बरु यस्तै यस्तै विषयमा साथीलाई यो हप्ताको भ्यू भए प्रश्न नै सोधौ न, हुँदैन? भइहाल्छ नि मिरा, बरु म नै सोध्छु है त साथीलाई यो हप्ताको भ्यू भए प्रश्न। साथी, तपाईँको व्यवहारले अरूलाई असर पुगेको छ भन्ने थाहा पाउनु भयो भने कसरी त्यसलाई सुधार्नुहुन्छ? साथी, प्रश्न फेरि एकपटक भन्छु है त, तपाईँको व्यवहारले अरूलाई असर पुगेको छ भन्ने थाहा पाउनु भयो भने त्यसलाई कसरी सुधार गर्नुहुन्छ? यो प्रश्नमा तपाईँले लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गर्नुहोस् अनि एक स्पेस छोडेर आफ्नो नाम ठेगाना उमेर सँगसँगै आफ्नो विचार सरल लेखेर पठाउन सक्नुहुन्छ पैसा नै नलाग्ने हाम्रो टोल फ्री नम्बर 3440। यदि तपाईँ फेसबुक चलाउनु हुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssnkradio मा गई लाइक गरी हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। सविता, परिवारको कारणले अझ विशेष गरी बुबा या आमाको कारणले गर्दा बालबालिका र किशोर किशोरीमा सकारात्मक या नकारात्मक असर पर्न सक्छ, त्यसैले मलाई त के लाग्छ भने नि बालबालिका र किशोर किशोरी साथीलाई सही मार्गमा ल्याउनको लागि अभिभावकले घरको वातावरण राम्रो चाहिँ बनाउनु पर्छ, हो कि होइन भन त? त्यो त पक्कै पनि हो नि मिरा, हुन त बुवाले जाँड रक्सी खायो भन्दैमा हामीले पनि त्यही कुराको सिक गर्नुपर्छ, त्यही कुराको नक्कल गर्नुपर्छ भन्ने चाहिँ छैन है। किशोर किशोरी भएको नाताले उहाँलाई सम्झाउन, तपाईँको यस्तो व्यवहारले गर्दा मलाई एकदमै नराम्रो लाग्छ भनेर प्रभावकारी रूपमा कुरा गर्न पनि सक्छौ नि, हो कि न भन त मिरा? हो नि सविता, फेरि यो त हामी आफैले आमा बुबाको व्यवहारले पारेको नकारात्मक असरको बारेमा समयमै कुरा गरेनौ भने पछि त्यसले ल्याउने रिजल्ट पनि नराम्रो हुन्छ, हो कि न भन त? पक्कै पनि हो नि मिरा, र त्यसको लागि नि साथी, सिधै आमा अथवा बुवाले गरेको व्यवहार नराम्रो छ भन्नु भन्दा पनि उहाँले जाँड रक्सी सेवन नगरेको समयमा राम्रो ठाउँ हेरेर समय हेरेर प्रभावकारी रूपमा तपाईँको कारणले यो कुरामा असर परेको छ, मलाई एकदमै गाह्रो भइरहेको छ, घर परिवारमा पनि एकदमै अशान्ति छाइरहेको छ भनेर त्यसैले यसरी नखाइदिनु होला भनेर राम्ररी सम्झन सकिन्छ नि, हो कि न भन्नुहोस् त साथी? र त्यो सँगसँगै जुनसुकै समयमा पनि तपाईँले खाएर आउनुभयो भनेर कराउनु भन्दा पनि आफ्नो अभिभावकको केही कुरा राम्रो छ भने तपाईँको यो कुरा कति राम्रो छ, मैले पनि तपाईँले जस्तै गरेको छु नि भनेर उहाँलाई सकारात्मक रूपमा भन्न सकिन्छ, जसले गर्दा उहाँहरू परिवर्तन हुन सक्नुहुन्छ नि, होइन त साथी? त्यो त पक्कै पनि हो नि मिरा। अनि अर्को कुरा नि साथी, एउटा त किशोर किशोरी परिवारको सदस्यको कारणले कुलतमा फसेका हुन्छन् भने अर्को साथीभाइको कारणले पनि, किनकि साथी परिवारमा केही टेन्सन छ भने या छैन भने पनि साथीभाइले खाइहेर्न त एकपटक ट्राई गर्दैमा के नै हुन्छ र भन्ने खालको कुराले गर्दा बिस्तारै खान थाल्ने म अनि पछि त्यही कुरा नै बानीको रूपमा विकास हुने गर्छ नि, हो कि न भन त? पक्कै पनि हो नि सविता। अब मेरो कति साथीहरू छन् कि साथीको करकापमा परेर कुलतमा फसेको, अनि कतिजना चाहिँ भर्खर भर्खरै निस्केका पनि छन्, र कतिजना भने अझैसम्म पनि जाँड रक्सी खाने, जसले गर्दा उनीहरूको पढाइ, परिवारसँगको सम्बन्ध अनि म लगायत अन्य साथीसँगको सम्बन्ध पनि नराम्रो भएको छ। कस्तो है मेरा, एक किसिमको आवेगलाई नियन्त्रण गर्न नसक्दा उनीहरूको जीवनमा कति नराम्रो असर परेको छ नि, होइन र? हो नि सविता। अनि अर्को कुरा त, कति किशोर किशोरी र युवा साथीले अरूको अगाडि कुल देखिनको लागि चुरोट, जाँडक्सी खाँदा मोडर्न भइन्छ, स्मार्ट भइन्छ भन्ने जस्तो गलत सोचाइको कारण कुलतमा फसिरहेका हुन्छन्। हो नि, तर मिरा मलाई एउटा कुरा अचम्म लाग्छ कि अब आफूलाई हानि गर्ने कुरा, आफ्नो स्वास्थ्यमा नकारात्मक असर गर्ने कुरा पनि अरूलाई देखाउनको लागि, कुल बन्नको लागि, या त मोडर्न भइन्छ भन्ने जस्तो नचाहिने कुराको लागि पनि सेवन गर्छन् र भने? त्यही त सविता, यस्ता कुराहरूमा कसैले कर गर्छ भने सिधै सक्छ भने तिमीहरू पनि नखाऊ, सक्दैन भने मलाई पनि कर नगर, मलाई मन पर्दैन भनेर प्रष्ट रूपमा आफ्नो कुरा भन्न सक्नु पर्छ नि, हो कि न भन त? ल, पक्कै पनि हो नि मिरा, आफूले मन नपरेको कुरामा त स्ट्रङली नाइ त भन्नै पर्छ के, हो कि न भन न? पक्कै पनि हो नि, र यही सन्दर्भमा सोधेको थिएँ कि सविता, बरु सुन है त उहाँकै कुरा। यदि तपाईँको साथीले तपाईँलाई जबरजस्ती धुम्रपान तथा मद्यपान गराउन खोज्छ भने कसरी नाइ भन्नुहुन्छ भनेर? भइहाल्छ नि मिरा, लै त साथी तपाईँ पनि सुन्नुहोस् है त हाम्रो डोटीको साथीको यो कुरा। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउनको लागि हाम्रो टोल फ्री नम्बर रहेको छ 1660100456 एनटिसी प्रयोग गर्ने साथीका लागि, र 9805072000 एनसेल प्रयोग गर्ने साथीका लागि। हामीले यो जाँड रक्सी खानुहुन्न, यो खाँदा हामीले साथीको दबाबमा आएर हामीलाई कस्तो स्वास्थ्यमा नकारात्मक परिवर्तन पर्न सक्छ, र हाम्रो समाजमा रहेका मान प्रतिष्ठान इज्जत सम्बन्धी हाम्रो के कस्ता असरहरू पर्छन्, र हामीले यसलाई कसरी सुधार गर्ने, हामीले यो खायो भने हाम्रो जीवनमा कसरी असर पर्छ भन्ने कुराको हामीले बुझ्ने, साथै आफूले बुझेर सर्वप्रथम आफूले आफूलाई कन्ट्रोल गर्ने, त्यसपछि हामीले आफ्नो साथीलाई यस्तो गर्नुहुन्न यस्तो खानुहुन्न भनेर केही सल्लाह सुझाव दिने। मिल्ने साथीले गर्न खोज्छ भने मिल्ने साथीलाई चाहिँ आफूभन्दा त्योभन्दा धेरै टाढा रहँ गर्न, यति कर गर्छ भने साथीसँग खाउँ नखाउँ भनेर गर्छ भने त्यो खानुहुन्न भनेर सम्झाउनु पर्छ। जीवनको महत्त्व बुझाउने उनीहरूलाई, अनि सर्वप्रथम के अरे सानो मान्छेभन्दा ठुलो मान्छेले होसियारपूर्वक गर्नुपर्छ, र त्यो नसा सम्बन्धी कुनै पनि चिज नखानुहुन अनुरोध गर्दछु। सर्वप्रथम म त्यो जाँड रक्सी त्यो खान र उनीहरूलाई पनि नखान सुझाव दिन्छु कि जाँड रक्सीले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्छ, यो हाम्रो स्वास्थ्यको लागि अथवा कुनै समाजको लागि पनि ठिक छैन भन्ने म उनीहरूलाई सल्लाह दिन चाहन्छु। सर्वप्रथम त म खान्न भनिहाल्थेँ, उसले यति खा भनेपछि पनि म उसलाई सम्झाउँथे यो यस्तो हानिकारक चिजहरू खानुहुन्न, यो बच्चा एजमा नै हामीले यस्तो हानिकारक चिज खायौँ भने पछि हामीलाई हाम्रो शरीरमा नकारात्मक असरहरू आउन सक्छ, त्यसैले यस्तो हानिकारक चिजहरू खानुहुन्थ्यो, उसलाई सुझाव सल्लाह दिन्थे। तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यति राम्रो विचारको लागि सबै साथीलाई धेरै धेरै धन्यवाद। र साथीले भने जस्तै हामी आफैले नै म खान्न खाँदै खान्न यो मेरो लागि नराम्रो हो, यसले मलाई कुनै फाइदा हुँदैन भनेर एकदमै बलियो रूपमा चाहिँ प्रस्तुत हुनुपर्छ होला जस्तो लाग्छ है मलाई चाहिँ। पक्कै पनि सविता, अब साथीहरू एकछिन रिसाउलान्, उनीहरू रिसाएर केही पनि फरक पर्दैन, किनकि यदि तपाईँलाई मनै छैन भने अरूले के भन्ला रिसाउलान् भनेर किन बेकारमा पिर गर्ने, हो कि न भन्नुहोस् त साथी? पक्कै पनि हो नि, त्यसले नि साथी आफूले पनि नाइ नै भन्नु होला, अनि आफ्नो साथीलाई पनि सम्झाउने प्रयास चाहिँ गर्नु होला भन्छु है म त। पक्कै पनि, र त्यो सँगसँगै परिवारका अरू सदस्यले पनि आफ्नो व्यवहारले आफ्नो साना साना भाइ बहिनी या छोरा छोरीमा कस्तो असर परेको छ भनेर राम्रोसँग सोच विचार गर्नै पर्छ है, किनकि पारिवारिक वातावरण राम्रो भएन भने बाल बालिकामा त्यसको नकारात्मक असर पर्न जान्छ। ल हो के भन्नुहोस् त साथी? पक्कै पनि हो नि त्यो त मिरा। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। खिर खानु प्लेटमा, अचार खानु दुनामा, मेरो माया राखिराख्नु तिम्रो मुटुको कुनामा, किनार भरि पानी थियो पिउन सकिन, मुटु भरि माया थियो भन्न सकिन। डोटीको साथी, तपाईँले मुटु भरिको माया भन्न नसके पनि हामीले तपाईँको माया बुझिसकेका छौँ, अनि हाम्रो मुटुको कुनामा तपाईँको लागि माया नै माया पनि साँचेर राखेका छौँ है। पक्कै पनि साथी, तपाईँको माया, साथ अनि सहयोगले नै हामी यहाँसम्म आइपुगेका छौँ र अझै अगाडि बढ्न पनि तपाईँको साथ नै चाहिन्छ र अबको दिनमा पनि तपाईँको यस्तै माया र साथको प्रतीक्षा चाहिँ गर्नेछौँ है साथी। साथी, तपाईँ पनि यस्तै यस्तै मायाले भरिएका रचनाहरू, व्यक्त गर्न नसकेका आफ्नो जीवनका तिता मिठा पलहरू डोटीको साथीले जस्तै हामीलाई पठाउन सक्नुहुन्छ है। पक्कै पनि, हामी तपाईँले पठाउनु भएका रचना, कथा, कविता, गीत गजललाई कार्यक्रममा पालै पालो प्रसारण गर्नेछौँ है साथी। हो नि, त्यसैले एकैछिन पनि ढिला नगरेर फटाफट पठाइहाल्नुहोस् है त तपाईँको रचनात्मक रचनाहरू। मेरो कथा साथीसँग मनका कुरा मार्फत। साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्। तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio। सबिता, तिमीले खायौ? अहो, छैन त सबिन, तिमीले खायौ? ठिक गर्यो, म पनि खादिन। के कुरा गरेको, आफूलाई यहाँ भोक लागेर कस्तो खान मन लागिसक्यो, ऊ भने खादिन भन्छ। तिमीले के बुझ्यौ खै कुन्नी, मैले त घुस खाने कुरा गरेको नि। घुस के कुरा गरेको सबिन तिमीले, अनि म कहाँ घुस खान सक्छु भने? नरिसाउनु सबिता, यस्तै प्रश्न बाटोमा हिँड्दै गरेका मान्छेहरूलाई सोद्धा उहाँहरूले के भन्नु होला है? के भन्नु नि, थप्पड लगाउनुहुन्छ। घुस खानु भनेको अपराध हो, अनि तिमीलाई कसैले अपराध गर्यो भनेर सोद्धा कस्तो रिस उठ्छ तिमीलाई थाहा छैन र? उसो भए तपाईँले घुस खानु भएको छ भनेर सोधि हेरौँ न त, हुँदैन? मेरो रमेश श्रेष्ठ हजुर, म बालबाटा जागिरै खाएको छ नि त, अब घुस कहाँबाट खानु नि ल भन्नुहोस् त। हजुर, धेरै नै घुस दिएन भनेदेखि होइन, यहाँ के कामै हुँदैन। आरती श्रेष्ठ, खानेपानी तथा ढल निकास विभाग छैन, त्यो सोच नै छैन। सुधा घिमिरे, घर काभ्रे पलाञ्चोक। घुस मलाई इमान्दार भएर बाँच्नु छ, घुस खाएर मुटु ढुक ढुक गराएर बाँच्नु छैन। प्रभा रसाइली, नयाँ बानेश्वर। छैन, जस्ट स्टुडेन्ट हो त्यस्तो अहिलेसम्म। जागिर त खान्छु है, अब जागिर खानेको लागि पढेको होइन, तर त्यस्तो घुस खाने त्यस्तो सोचेको छैन कि, त्यो अरूले गरेको देख्दै पनि राम्रो काम होइन जस्तो लाग्छ। सो मेरो नाम रचना दाहाल, मेरो घर चितवन हो, बस्ने चाहिँ यहीँ कुपन्डोल। घुस? ओहो, अहिलेसम्म त त्यस्तो सोचेको छैन र मलाई लाग्छ घुस लिने पनि होइन दिने पनि होइन। मेरो मोहन रिजाल हो, घर चाहिँ कलङ्की हो। घुस, म त बिजनेस गर्ने मान्छे, कसरी घुस खाने? नाफा खाने हो, घुस खाने होइन। मेरो नाम शम्भु घिमिरे, मेरो घर नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका। त्यस्तो छैन, घुस लिने भन्ने खै यो अब तपाईँले खोज्न खोजेको के संस्कारै हो भन्न खोज्नु भएको हो कि के हो? मलाई लाग्छ यो संस्कार होइन र तपाईँ हाम्रो यो खालको मानसिकता बनाउनु पर्छ कि घुस लिनु दिनु यो संस्कार होइन र मलाई लाग्छ यो प्रश्न आफैमा के छ गलत छ। मेरो नाम पुनम महर्जन, म 12 वडामा बस्छु। छैन काम घुस खानु, केही काममा लागेकै छैन, मैले घुस खाने त कुरै छैन नि। अब त्यो घुस लिएर एक दुई दिन केही गर्नलाई पुगे पनि पछि त आफ्नो मनमा त भइ बसिराखेको हुन्छ अनि ए मैले यस्तो नराम्रो काम गरेछु भनेर होइन। अमिता महर्जन, म टेकु 12 वडामा बस्छु। त्यो घुस खाएर बाँच्ने छ चाहना छ नि, जुन कि आफूले नै सेवा गर्नु छ भने म किन घुस खाने, त्यसको देखि एकदम विरोध छु म। मेरो नाम अर्जुन राज साक्य हो, घर लगन टोल। घुस भने खानु थाहा छैन हामीलाई त, घुस लिने सत्ता देश बनाउने कोसिस गर्छु होला म त। कृष्ण गोपाल श्रेष्ठ, घर हेटौँडा, अहिले अब रिटायर लाइफ यसो घुम्ने हो, अब होइन छैन, अब हाम्रो त्यस्तो लाइनमै छैन हामी। सबिना रसाइली, मेरो नयाँ बानी छ, नै छैन, जस्तो सुकै पोस्टमा भए पनि आई थिङ्क घुस चाहिँ खाइँदैन, किनभने त्यो त अपराध नै हो नि त। सो देख्यौ त सबिन, घुस खानु भनेको अपराध हो, कसैले पनि जान जान अपराध गर्छु भनेर त भन्दैन नि। सविता, मैले तिमीलाई यो प्रश्न सोधेको र यो जनाब सुनाएको किन हो भने नि, यही भदौ 23 गते शुक्रबारको दिन बिहान 11 बजे देशका विभिन्न जिल्लाहरूमा भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्देश्यले म खाँदिन भन्ने अभियान मार्फत भर्खरै निर्वाचित गाउँ तथा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूलाई सार्वजनिक रूपमा प्रतिज्ञा गराउने कार्यक्रम हुँदैछ क्या? ए, अनि हामीले पनि हाम्रा साथीलाई त्यहाँ सहभागी हुनुहोस् भन्नको लागि यति कुरा गरेको त्यो पनि हो र साथसाथै आफूले पनि म घुस खाँदिन दिदिन र सहन्न भनेर सार्वजनिक प्रतिज्ञा गरौँ र घरदेखि सार्वजनिक निकाय सबैमा प्रश्न गर्ने बानी बसालौँ भनेर आग्रह पनि गर्ने हो क्या। आहा, कस्तो राम्रो कुरा। लै त साथी, यही भदौ 23 गते शुक्रबारको दिन बिहान 11 बजे देशका विभिन्न जिल्लाहरूमा हुने भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्देश्यले हुने म खाँदिन भन्ने अभियानमा आफू पनि सहभागी हुनुहोला र अरूलाई पनि सहभागी हुन आग्रह गर्नुहोला। साँच्चै सबिन, यो अभियान देशभरि हुँदैछ हो। सविता, हुन त यो अभियान भदौ 23 गते बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, दाङ, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, गोर्खा, धादिङ, मकवानपुर, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गा जिल्लामा हुँदैछ। तर यो एउटा स्वतन्त्र नागरिक अभियान भएकोले अरू जिल्लाका साथीले समेत आफ्नै पहलमा देशभरका सबै जिल्ला, गाउँपालिका तथा नगरपालिकाहरूमा गर्न सक्नुहुन्छ। किनकि हामी सबैले चाहेको भ्रष्टाचारमुक्त सार्वजनिक निकाय, भ्रष्टाचारमुक्त समाज र भ्रष्टाचारमुक्त देश नै हो नि, हो कि न? एकदमै राम्रो कुरा सबै। नमस्कार, मेरो नाम प्रकाश पुन, रुकुम सानबेरी गाउँपालिका, वार्ड नम्बर 3। मेरो प्रश्न 3 नम्बर वडा श्री केदार विष्टज्यूलाई छ। हाम्रो वडा नम्बर 3 को कुरा गर्ने हो भने माथि गाउँतिर सडक नपुगेको अवस्था छ, होइन, खानेपानीको पनि यस्तो समस्या छ। खानेपानी र सडकको तुलनामा हेर्ने हो भने तपाईँको पहल यसमा के छ? नमस्कार, मेरो नाम चाहिँ बिर्खबहादुर विष्ट केदार हो। म यो सानबेरी गाउँपालिका वडा नम्बर 3 को वडा अध्यक्ष। अब त्यो गराइला साबीको गाविस नदीको कारणले गर्दाखेरि हामी कहाँ पुल नभएको कारणले गर्दाखेरि भर्खरै यो गत आर्थिक वर्षदेखि पुलको काम, मोटर लेभल पुलको काम सुरु भएको छ। अर्को वर्ष यो काम सिद्धिसकेपछि हाम्रो सडक डिभिजन चौरजारीबाट 2 करोडको ठेक्काको काम हामी कार्तिकदेखि हामी काम सुरु गर्ने प्रयत्न गरिरहेका छौँ। अर्को कुरो, खानेपानीको काम आर्थिक वर्ष 2072-73 1,85,00,000 खानेपानी काम सुरु भइरहेको छ र अहिले हामी त्यो काममा योवटा समिति निर्माण गरेर हामी त्यो काममा चाहिँ लागिरहेका छौँ। अब फेरि हामी त्यो धेरै ठुलो गाउँ भएको कारणले गर्दाखेरि खानेपानीको नयाँ योजना हामी कहाँ सोलर पम्पिङबाट देउता खोलाको पानीलाई सोलर पम्पिङ गरेर अर्को वर्ष हामीले लैजाने कार्यक्रममा हामी अगाडि बढिरहेका छौँ। तपाईँसँग पनि आफ्नो स्थानीय तहसँग सम्बन्धित केही सुझाव अथवा प्रश्नहरू छन् भने हामीलाई भन्नुहोस्। हामी ती प्रश्नहरूको जवाफ यसै गरी खोज्नेछौ अथवा तपाईँका सुझाव सिधै सरकारवालासम्म पुर्याउनेछौ। त्यसका लागि 9801122415 नम्बरमा मिस्ड कल अथवा CS टाइप गरेर एउटा खाली ठाउँ छोडी आफ्नो कुरा लेखेर 37171 नम्बरमा SMS गर्नुहोला। लै त साथी, तपाईँसँग बसेर मिठा मिठा रमाइला कुरा गर्ने मन भए पनि आजको लागि भने हाम्रो समय सकिने लागेको छ है। हो नि, फेरि नि साथी, अर्को हप्ता नयाँ विषयको साथ आउनको लागि पनि आजको लागि बिदा माग्नै पर्छ, हो कि होइन भन त सविता? हो नि साथी, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सागरको कथा कस्तो लाग्यो? मीराले अनि सविताले भनेको कुरा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै लेखेर हामीलाई पठाउनु होला है, किनकि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको आधारमा तपाईँकै लागि कार्यक्रम बनाउनको लागि हामीलाई एकदमै रमाइलो लाग्छ है। पक्कै पनि हो नि साथी, र हामीलाई प्रतिक्रिया पठाउनको लागि र आफ्नो कुरा भन्नको लागि कार्यक्रमको बीचबीचमा हामीले ठेगाना दिइसकेका छौँ। तिनै ठेगाना मार्फत हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला भन्दै कार्यक्रमको 843 भागबाट साथीसँग मनका कुराको सबै साथी मनोज, अङ्किता र रसिक सँगसँगै म तपाईँकी रमाइली, चञ्चले अनि चटपटे साथी मीरा अनि म तपाईँकी हँसिली, रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।